नमस्कार, स्वागत तथा अभिवादन कार्यक्रम ओजेलका खबरमा साथमा छु सदाझै म प्रेम सुनार। कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी रुरु एफएम सिरिङ्गा नयाँ एफएम सन्धिखर्क रेडियो रिपब्लिक बुटोल रेडियो पश्चिमाञ्चल पाल्पा कालीगण्डकी एफएम स्याङ्जा सामुदायिक रेडियो ढोरपाटन बागलुङ अर्को सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सार सूर्योदय एफएम अरखाँची र नेपाली संचार रेडियो अस्ट्रेलिया सहित 11 रेडियोबाट प्रसारण हुने गर्दछ। साथै 1 दर्जन भन्दा बढी अनलाइनबाट पनि ओजेलका खबर 24 घण्टा सुन्न सकिनेछ। आज पनि समय अभावका कारण अन्य कुरा नबोली आजको 187 श्रृङ्खलाको विषय वस्तु प्रस्तुत गर्न चाहन्छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ भुर्तुङको इलाका स्वास्थ्य चौकीमा भूतको आतंक र स्याङ्जामा आफ्नै छोराद्वारा 84 वर्षीय बाबुको हत्या अनि नियमित स्तम्भ जीवनको गोरेटोमा आफ्नै फुपूले श्रीमान खोसेपछि अलपत्र एक चेलीको वेदना सुनाउने छौँ। त अबको पौनी 1 घण्टा हामीसँगै रहनुहोला। सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोग दाताकै आवाजमा सुनाऊ। हेलो, नमस्कार। नमस्कार। पहिला श्रोतालाई आफ्नो परिचय दिएर कुराकानी गरौँला। हजुर, म छन्दबहादुर कार्की सऊदी अरबबाट हो। मेरो घर चाहिँ घमिर वार्ड नम्बर 4 मुनि पर्छ। अनि तपाईँ सऊदीमा हुनुहुन्छ र तपाईँको घमिरका बिरामी टुल्के सुनारलाई उपचारको लागि सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो, यसबारे बताइदिनुहोस् न। हजुर, हामीले सहयोग अस्ति तिजको कार्यक्रमको दिन टुल्के सुनारलाई नै हामीले हस्तान्तरण पनि गरिसक्यो। त्यो रकम यहाँ पठाइसक्यो, 78,987 रुपियाँ हस्तान्तरण गरियो। अब एक पहिला हामीले हजुरसँग 2 चरणमा पैसा उठिसकेको साथीहरू नामावली मैले काम सुरु गर्छु। श्री कृष्ण प्रसाद पन्थी घमिल छ दीर्घ सौदी रियल पचास, श्री पुरन कार्की घमिल पालढुङ्गा सौदी रियल पचास, श्री ढालबहादुर खत्री घमिल साउने पानी सौदी रियल 100, श्री लक्ष्मण ऋषि मर्भुङ 4 मैदाना सौदी रियल 100, श्री मधु केसी मर्भुङ 6 दगास पोखेटो सौदी रियल 50, श्री किसान सुनार घमिर 1 अर्चे सौदी रियल 50, श्री एम बहादुर खड्का घमिर 2 3 रियल 50, अनि हाम्रो सुरेश लम्साल मार्फत पनि अर्को एउटा छुट्टै यही सौदीको छुट्टै एरिया छ, उहाँ डुरेल भन्ने एरियाबाट सुरेश लम्सालले पनि सङ्कलन गरेको नामावली म हजुरलाई भन्न चाहन्छु। हजुर, श्री दिलाराम घिमिरे घमिर 5 घमसारा सौदी रियल 100, श्री लम्सा डिएम सुरेश घमिर 7 थाँटी सौदी रियल 75, श्री उमाकान्त घिमिरे घमिर 1 नाति सौदी रियल 50, श्री नोकबहादुर थापा घमिर 4 सेनुका सौदी रियल 50, श्री जिलाराम लम्सार घमिर 2 बराबर सौदी रियल 25, श्री टिकाराम पन्थी घमिर 6 दीर्घ सौदी रियल 25, श्री बिरबहादुर दर्जी घमिर 6 दीर्घ सौदी रियल 25, श्री लीला मणि पोखरेल अर्डी 5 पोखराबारी सौदी रियल 25, शोभबहादुर मुखिया मर्भुङ 9 रैतुन सौदी रियल 25, श्री लोकनाथ घिमिरे घमिर 5 ओडसारा सौदी रियल 25, श्री गोपाल पन्थी घमिर 6 दीर्घ सौदी रियल 25, श्री रुद्रपुरा पन्थी घमिर 6 दीर्घ सौदी रियल 25, र श्री तुलसीराम पन्थी घमिर 6 दीर्घ सौदी रियल 25। तपाईँको यस कार्यक्रम मार्फत हामीलाई एउटा गाउँवासी साथीलाई सहयोग गर्ने मौका पाइयो, हामी पनि खुसी छौँ र फेरि आउँदा दिनहरूमा पनि त्यस्तो कुनै पनि सक्दो सहयोगहरू गर्न सकौँ भन्ने आशावादी छौँ। हस् त, तपाईँ लगायत चम्पबहादुर कार्की लगायतका सम्पूर्ण घमिरवासीलाई हाम्रो तर्फबाट धेरै धेरै सम्झना छ र धेरै धेरै धन्यवाद। हस्त हस्त, नमस्कार। हेलो, नमस्कार। नमस्कार प्रेमजी, श्रोतालाई आफ्नो परिचय दिनुहोस्। म सञ्जय अधिकारी, हाल चेक रिपब्लिकबाट, मेरो घर दगातन्द्र छ सिमलचौर। सिमलचौर बागलुङ होइन हजुर? बागलुङ हजुर। यहाँले बेलिकला गौतमलाई सहयोग गर्दैछु भन्दै हुनुहुन्थ्यो, के कति सहयोग गर्दै हुनुहुन्छ? बेलिकला गौतमको सहयोगार्थ उपचार सहयोगार्थ वामी विश्व सम्पर्क मञ्चले गरेको आह्वान अनुसार नेपाल चौतारी चेक रिपब्लिकले रु 32,217 रुपियाँ सहयोग संकलन गरेको छ, जस अनुसार सहयोग गर्नुहुने मानवहरूको नामावली यस प्रकार: जितेन्द्र रायमाझी मुसिकोट 6 कालीर रु 5,555, हजुर, वैकुण्ठ रायमाझी वामी अर्जेवा रु 5,555, वैकुण्ठ पाण्डव अधिकारी मोहन अधिकारी र रोमबहादुर अधिकारी संयुक्त रूपमा रु 3,000। यी अधिकारी बन्धुहरूको घर चाहिँ बताइदिनुहोस् न। घर दगातन्द्र, हामी चाहिँ भाइ हो। ए हजुर, भाइहरू हुनुहुन्छ उहाँहरू, अधिकारी भाइ र रोमबहादुर र पाण्डव अधिकारी। अधिकारी मेरो दाई हुनुहुन्छ। त यसै गरी विष्णु महत मुसिकट देउराली हाल बसाइसराय भरतपुर चितवन उहाँबाट रु 2369, कृष्ण खत्री हाल चेक रिपब्लिक उहाँ मुसिकट चित्रुङबाट रु 2369, र मेरो बुवा ओम बहादुर अधिकारी हाल दगतन्दर छ सिमलचोरमै हुनुहुन्छ उहाँको उहाँबाट रु 10,000 नेपाली, र अर्जुन कुँवर हस्तिचोर हजुर अर्जुन कुँवर तरिखर्का उहाँबाट रु 1,000, कृष्ण खरेल घर मुसिकोट हाल चेक रिपब्लिक उहाँबाट 300 क्राउन्स चाहिँ बेलिकलाको लागि सहयोग चाहिँ उपलब्ध गराउनु भएको छ, र करण बोहरा वामीबाट उहाँबाट रु 2369 रुपियाँ सहयोग सङ्कलन भएको छ, बेलिकलाको लागि सहयोग चाहिँ उपलब्ध गराउनु भएको छ, उहाँलाई पनि हाम्रो तर्फदेखि धन्यवाद। हस्, सहयोगको लागि धेरै धेरै धन्यवाद छ यहाँलाई। सञ्जय अधिकारीजी, जो चेक रिपब्लिकबाट जुन सहयोग गर्नुभयो त्यसका लागि तपाईँहरू बागलुङ पाण्डव खानी अनि अन्य स्थानका सबै नेपालीहरूलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। अहिले बिदा चाहन्छु। हस् त, धन्यवाद। अब लागौं भूत प्रेतको आतंक सम्बन्धी खबरतर्फ। गुल्मीको भुर्तुङ इलाका स्वास्थ्य चौकीको नवनिर्मित भवन यति बेला भूत बंगला बनेको छ। रातको 10 बजे पछि त्यहाँ बस्ने मानिसहरूलाई भूतले डराउन दिने गरेको बताइएको छ। गत भदौ 7 गते राति त्यस स्वास्थ्य चौकीका गराशाका खेदान कोहरेलाई भूतले बिस्तराबाट फालेर बेहोस पारेको र त्यहाँ बस्न छाडेको जनाइएको छ। यस सम्बन्धमा हामीले उनै ग्रासाका कोहर र उक्त स्वास्थ्य चौकी प्रमुख गिरी प्रसाद राणालाई टेलिफोन सम्पर्कमा ल्याई उक्त समाचारको पुष्टि गर्दैछौ। सुनौ। हेलो, नमस्कार। को खेदान कोहरजी बोल्नुभयो होइन? त्यहाँको अहेब हजुर, यो तपाईँहरूको जुन नवनिर्मित भवनमा तपाईँलाई भूतले आक्रमण गर्यो भन्छन्, के हो के गर्यो? के गर्यो? हजुर हजुर, मलाई हो किन बिहो सुन्नुभयो तपाईँ? अरू तपाईँले केही देखेन, पुत्ति है, कुनै आकृति देखा पर्यो? अनि भूतै हो कि अरू केही चिजले हो, के लाग्छ तपाईँलाई? कति दिनसम्म डराउन दियो? अहिले चाहिँ त्यस भवनमा बस्न छाड्नु पर्यो तपाईँ हो? भदौ 7 गते राति कति बजीतिर हो? केही देख्नु भएन तपाईँले? के गर्यो भन्नुहोस् त भूतले? अनि त्यसपछि डराउनु दिएको छैन आजभरि? ए, भनेपछि अहिले पनि डराउनु दिन्छ त्यसो भाइ? हजुर, अब हामी तपाईँका स्वास्थ्य चौकी प्रमुख हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुराकानी गर्न चाहन्छौँ। हेलो, नमस्कार। गिरी प्रसाद राणा, भुर्तुङ स्वास्थ्य चौकी प्रमुख होइन तपाईँ? गिरी प्रसाद जी, जुन तपाईँको भुर्तुङको स्वास्थ्य चौकीको नवनिर्मित भवन चाहिँ भूत बङ्गला बन्न पुग्यो रे होइन? यो जमानामा पनि भूत प्रेतको निकै आतंक बढ्यो रे भन्ने सुन्दाखेरि आश्चर्य लगाएर फोन गरेको, के हो र? हजुर, अनि भूत प्रेत हटाउनका लागि के उपाय खोज्नु भएको छ? यो भवन चाहिँ कहिले बनेको र कतिको लागतमा बनेको भनिदिनुहोस् त? 1,73,00,000 बनेको त्यत्रो स्वास्थ्य चौकीको भवनमा त्यस्तो भूतको आतंक मचिएपछि त अलिक गाह्रो भयो नि त अरू त्यहाँ बेड भर्ना हुने बिरामीले त होइन र? हजुर, ए, अरू बाहिरबाट आउने बिरामीहरूले पनि भने यस्तो डराउनु दियो भनेर? हजुर हजुर, हजुर त्यही त मलाई पनि यो खड्कोटबाट अर्जुन ढकालले चाहिँ नि मलाई जानकारी गराउनु भयो, एउटा आतंकै मचियो यो जमानामा पनि, यसरी चाहिँ नि भूत प्रेतको आतंक मचियो, यस बारेमा मिडियाबाट जानकारी गराइदिनु पर्यो भनेर भन्ने कुरा गर्नुभयो। एउटा आश्चर्य जस्तो पनि हो अहिलेको जमानामा होइन? जिल्ला स्वास्थ्य कार्यालयमा तपाईँले जानकारी गराइसक्नु भएको छ? अब गर्नु पर्ला नि त। अब हामीले त्यस्तो हुँदाखेरि अब फेरि त्यहाँ गएर बस्ने पनि गरियो है तिन चार दिन हजुर अनि त्यहाँ बाहिर टोयलेट निस्किने मान्छेले पनि देखे है मान्छेले देखे है रातिको त्यसै एक बजेर दुईजना महिलाहरू चाहिँ यसो घुम्टो ओरेर हिँडे मैले देखेँ भन्ने कुरा गरेँ अनि हामी भित्र बस्ने मान्छेले पनि आवाजहरू सुनियो के को आवाज हो त थाहा भएन जस आवाज नै सुनियो आवाज पनि सुन्नुभयो तपाईँले पनि सुन्नुभयो हुन्छ त यो कसरी उहाँलाई आक्रमण गर्यो तपाईँको जुन अहेवालाई खेदान कुहर होइन हजुर कुहर हो हाम्रो स्टाफ हो न उहाँ अब पहिला भाडामा बस्नुहुन्थ्यो हजुर नजिकै छ भवन त नजिकै अब तपाईँ एक मिनट पनि लाग्दैन पछि झर्नलाई क्वार्टरमा झर्न हजुर हजुर उहाँ अब भवन भनेपछि अब स्टाफ पठा भएपछि किन बस्नु त भाडा तिरेर भने तल सर्नुभयो हजुरदेखि भदौ एकदेखि अनि छ गते सन् त्यही भएन सातौँ सात गते शनिबारको दिन चाहिँ उहाँलाई स्टाराबाट अलिक तल पुत्तापट्टि तल्सिएर थाल्यो है उहाँलाई नाबाट फोन भयो अनि अलिकति गालामा चोट लायो हजुर उहाँ बिहोस् अनि त्यसपछि हजुरले श्रीमती थाहा पाएर अनि खाएर पानी सम्झाउने उनीहरू कुसिने गरे धेरै बेरपछि बल्ल हस्मा आउनुभयो अनि त्यहाँ प्रहरी चौकी पनि छ पशुपति बोराजी त्यहाँको प्रमुख हो होइन उहाँहरूलाई यसो रातिमा यसो केही दिनका लागि चाहिने यो सुरक्षाको लागि पनि भन्नुभएको छ त्यो त जानकारी भन्नाले हाम्रो सुरक्षा दिनुहोस् भनेर भनेको छैन है तर यस्तो यस्तो गऱ्यो चाहिँ भन्ने कुरा त मलाई सबै स्पष्ट थाहा छ यस्तो भयो त योभन्दा पहिला जुन यहाँ जुन कम्पनीले ठेक्का लियो नि हजुर कम्पनीको जुन जानु कन्स्ट्रक्सनको अवस्था के अरे ठेकदार हुन् उहाँको सल्लाह हुनुहुन्थ्यो गङ्गाबहादुर बुच्चा भन्ने अरू साथीको उहाँ पनि एक रात चाहिँ पाउने एघार बजीदेखि बिहान पाउने पाँच बजीसम्म सुत्नु भएन किनभने उहाँले दरान दिएर अब सुतेकै छैन आज भनेर भन्नुभयो हजुर त्यसपछि त्यसको तिन चार दिनपछि फेरि सोधे के गर्यो गरेन भनेको गर्यो तर के गर्यो भन्दा त्यसले टाढ्यो भनेर भन्दैथ्यो कि ए त्यही त पहिलेदेखि डराउनु दिनु रहेछ कि यहाँ पहिला पहिला त्यो भवन नबन्दै पनि हजुर यहाँ अरू रातिमा हिँड्ने मान्छेहरूलाई अब मान्छे देखा पर्ने सेतो कपडा ओरेर उभिने होइन आइनेहरू हिँड्ने चाहिँ गरिरहेको थियो यो किचकेनी भन्छ के अरे होइन गाउँघरे भाषामा हजुर हजुर त्यहाँ जमानामा केही घटना घटिया रहेछ कि यो कहाँनिर यो छापचौरमा होइन र हजुर हजुर त्यहाँ पहिला केही मृत्यु सिर्तु कही महिलाहरूको भारैछ कि हजुर यहाँ पहिला मैले यहाँ सुने अनुसार त्यहाँ पहिला धेरै जमानामा मरेको मान्छे नि गाडे काम भन्ने कुरा भयो र अब यहाँ हेल्पसमा ल्याउँदाखेरि अब भिडबाट लोटेर अनि यहाँ ल्याउँदै ल्याउँदै पनि मरे है ए हजुर हजुर अनि फेरि हिँड नजिक हेल्पसको आमा पनि राति एकजना महिला चाहिँ गुल्केर मरेको अनि एकजना महिला चाहिँ बिस खाएर मरेको त्यसपछि यहाँ मरेपछि हेल्पसमा ल्याएको हुन्थ्यो त्यही हो त्यहाँ अरू लामालाई हेराउँदै मसान परेछ अब मसान निकाल्नुपर्छ अरू केही हुन्छ भन्ने कुरा तर्साउँछ भन्ने कुरा गर्थे त्यही त बुढापाकाहरूले भन्थे कुनै महिलाहरू अकालमा मृत्यु भयो भने होइन एउटा किचकिनी हुन्छन् भन्ने बुढापाकाहरूको भनाइ थियो त्यही कुरा चाहिँ अहिले त्यस स्वास्थ्य चौकी भवनमा पर्यो होइन त त्यही भने लामाले त्यही हो त्यहाँ एकजना अकालमा मरेको महिला मसान पल्दैछ त्यसलाई चाहिँ पन्साउनु पर्छ कोठाबाट निकाल्नुपर्छ र उसलाई छुट्टै बाँस गर्नुपर्छ बाँस दिनुपर्छ र पूजा गरिदिनुपर्छ भन्ने कुरा गर्छ सुनिहाल्नु भयो श्रोता यो जमानामा पनि भूत प्रेतको यो अन्धविश्वास भुर्तुङ गाविस वडा नम्बर 5 रहेको नवनिर्मित इलाका स्वास्थ्य चौकी भवनमा भूत प्रेतको आतंक चलेपछि त्यहाँ अहिले मानिसहरू सुत्न छाडेका छन् रातिमा यस्तो आतंक यो आश्चर्य यसबारे सम्बन्धित निकायको ध्यान जाओस् भन्दै यो खबर ए बिटमा हर्न चाहन्छु हस् नमस्कार अब लगाउँ 84 वर्षको उमेरमा छोराले आफ्नै बाबुको हत्या गरेको खबर तर्फ च्याङ्जाको खुलुङ देउराली गाविस वडा नम्बर 2 का 51 वर्षे लुरे भन्ने खड्क सार्कीले आफ्नै बाबु 84 वर्षे कर्णबहादुर सार्कीलाई खुर्पा प्रहार गरी भदौ 16 गते हत्या गरेको समाचार प्राप्त भएको छ यस समाचारको आधिकारिक पुष्टिका लागि हामी स्याङ्जाको वालिङ वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक विजय राज पण्डित र घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक युवराज पाण्डेसँग टेलिफोन सम्पर्कमा छौँ सुनौ कसरी गरे त आफ्नै छोराले बाबुको हत्या हेलो नमस्कार हजुर नमस्कार विजय राज पण्डित जी जो वालिङ वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर साहब बोल्नु भएको होइन त हेलो हजुर यो जुन गत हप्ता खिलुङ देउराली गाविस वडा नम्बर 2 निवासी 84 वर्षीय कर्णबहादुर सार्कीलाई आफ्नै छोरा 51 वर्षीय लुरे भन्ने खड्क सार्कीले हत्या गरे भन्ने कुरा छ हाम्रो यो कालीगण्डकी एफएम समाचार स्रोतबाट हामीलाई प्राप्त भएको यसबारे जानकारी गरिदिनुहोस् न इन्सपेक्टर साहब सोह्र गते बिहान तिन बजेतिर हजुर खिलुङ देउराली वडा नम्बर 2 कोटस्वारा बस्ने कर्णबहादुर सार्कीले बुवा हजुर 84 वर्षीय कर्णबहादुर सार्कीलाई धारिलो हतियार हँसिया प्रयोग गरेर हत्या गरेर आफ्नै घर अगाडि आँगनको बिलमा दुर्गेको अवस्थामा स्थानीय जनताले खबर गरेर हामीले उक्त स्थानमा गई अनुसन्धान प्रक्रिया लास्ट कामहरू गरेर थप अनुसन्धान कार्य भइरहेको निजीले स्वीकार गरेकै अवस्था हो निजीले आफ्नो बुवालाई मैले धारिलो हतियार तयार गरेर हत्या गरेको हुँ भनेर स्वीकार गरेको अवस्था छ। अदालतमा मुद्दा दायर भइसक्यो त्यसो भए? मुद्दा दर्ता भएर थप अनुसन्धान प्रक्रियामा छ। युवराज पाण्डे चाहिँ तपाईँको सही साथ चाहिँ घटनास्थलमा जानुभएको थियो रे, म उहाँसँग कुराकानी गर्न सक्छु? यो जघन्य खालको देखियो, किनभने आफ्नै बुवालाई त मारे उनले होइन, र पनि यो घटनालाई लुकाउनका लागि जुन खाडलहरू के कस्तो थियो, कसरी खन्या थिए, म सही साहब युवराज पाण्डेसँग टेलिफोन सम्पर्कमा छु, अहिले यहाँसँग चाहिँ छुट्टी है त। हस् धन्यवाद। हेलो नमस्कार। नमस्कार हजुर, युवराज पाण्डे हुनुहुन्छ होइन? आफ्नै छोराले बाबु मारेको घटना स्थलमा तपाईँ पुग्नु भएको थियो रे होइन? 84 वर्षीय वृद्धलाई आफ्नै छोराले लुरे भन्नेले जुन हत्या गरे भन्ने कुरामा तपाईँ घटनास्थलमै पुग्नु भएको भन्ने सुनिएको छ, तपाईँले घटनास्थलमा के देख्नु भयो? हाम्रो यो प्रहरी टोली सेना जिल्ला खिलुङ्गुरल गाविस वार्ड नम्बर 2 केसीबी कोटाचुवारा भन्ने ठाउँमा घटना घटेको हो हजुर। उसको आफ्नै घरमा म यो घटना बिहान 16 गते बिहान अन्दाजी 3-4 बजेको समयमा घटेको भन्ने सुनिन आएको थिएँ। बिहान हामी 8 बजे हामी घटनास्थल पुगिसकेको थियौँ। पुग्दा जो घटना घटाउनेको आफ्नै घरमा उसले आफ्नो बाबुलाई वर्ष 51 को त्यो लुरे भन्ने खडबहादुर सार्कीले आफ्नै 84 वर्षको बुवा खडबहादुर सार्कीलाई यो हँसिएर खुर्पाले हिर्काएर मारेको भन्ने सुनिन आएको थियो। त्यही सोही घटना प्रकृति हेर्दा सोही हँसिया पनि त्यही थियो र उसले आफ्नो बाबुलाई मारेर घर नजिकै आँगनभन्दा तल्लो गरामा पुरेको अवस्थामा रहेको थियो। गाउँलेहरू केही मान्छेहरू भेला जम्मा रहेको अवस्थामा हामी पुगेको